नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz। अनि हो कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन आउने गर्छौँ 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ। यो कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ, जसको लागि 056563332 र 056563333 बाटो भएर आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। आजको यो बिहिबारे बसाइमा हामी आधुनिक गीतलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। तपाईँले अर्पण समर्पणलाई इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट राधा। अनि राधाजी तपाईँको के छ नयाँ नौलो खबर? अनि खाजा खानुभयो? हाम्रो पनि भइसक्यो, आज सँगसँगै भयो जस्तो छ, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ राधाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला काठमाडौँबाट राधा आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। तै पनि यस्तै गरी आफ्नो आफन्तजन घर पुऱ्याएर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई समर्पण गर्न चाहनुहुन्छ, सम्झना राख्न चाहनुहुन्छ भने 056563332 र 056563333 बाटो भएर आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खुराकबाट के भन्नुभयो? सन्जु लामा। सन्जुजी तपाईँको के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, तपाईँहरूको माया ममता पाएको छ, हामीले झन् बेठी भने त कुरै भएन नि। अनि खाजा खानुभयो? हाम्रो त भइसक्यो, आज त अलिक चाँडै भयो जस्तो छ है आज हाम्रो। होइन, आज चाहिँ अलिकति खाजा चाँडै बनेको अनि त्यही भएर सिलाउला भनेर अनि आन्टीले बोलाउनु भयो, अनि म पनि चाँड चाँडै गइहालेँ कि। हजुर हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। प्राविधिक दार्जालाई अनि अर्पण होल युनिटलाई अनि मेरो साथीहरू एलिसा अनि सुनिता कविता करिश्मा दिवस अनि मेरो बुवा मम्मी भाइ सबैजनाको लागि। हुन्छ सन्जुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट सन्जु लामा आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पर्साबाट। के भन्नुभयो? विज्ञान श्रेष्ठ। अनि विज्ञानजी के छ तपाईँको नयाँ नौलो खबर? ए, केही पनि बिक्री भएको छैन आज पानी परेको कारणले? हजुर, तपाईँको पानी पऱ्यो भने चाहिँ तपाईँको व्यापार व्यवसाय चाहिँ अलिकति घट्दा रहेछ, होइन? पानी पऱ्यो भने अरूलाई चाहिँ फाइदा हुने, तपाईँलाई चाहिँ बेफाइदा हुने, होइन? ए, व्यापार कम हुन्छ। अनि खाजा खानुभयो? खाइसक्यो होला। ए, व्यापार व्यवसायले गर्दा खाजा खाएको पनि भुसुकै बिर्से जस्तो छ, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने भनेको मैले? धन्यवाद। त्यसपछि गाउनबाट अनि साथीहरूमा रविना, सबिना, मिना, निना, प्रतिमा, मुना अनि मेरो वर्षवासी सम्पूर्णलाई, मलाई विज्ञान श्रेष्ठ अनि तिमी नतिनी सम्पूर्णलाई. हुन्छ विज्ञानजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु. नमस्कार. यति बेला पर्साबाट विज्ञान श्रेष्ठ आउनुभएको थियो. अब कार्यक्रममा एउटा आवाज राख्नुपर्ने भएको छ. रूपक डोटेलको सुमधुर आवाज रहेको छ, सपनी राम्रो देखिन. अबको क्रममा तपाईँको लागि कसले के सुनाइदियो सानो माया, सानो माया. कहाँ छौ कहाँ, कल जुन चुडाएर गयो कहाँ, बोलाउ भने कहाँ छौ कहाँ, कल जुन चुडाएर गयो कहाँ, कहीं कतै गल्ती भयो ठेस लाग्यो कि सानु माया. अर्पण एक से यो एकैछिन विश्रामपछिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु. तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 MHz. अनि यो कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन आउने गर्छौँ. 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ. आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ 0556-63-332 र 0556-63-333 बाट हामीले खुला गरिसकेका छौँ. टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. हजुर नमस्कार. हजुर नमस्कार. नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुभयो? निकै छ त सबिनाजी. तपाईँको नानीहरू खबर बसी बस. अनि खाजा खानुभयो? हाम्रो त भइसक्यो. आज हाम्रो अलिकति चाँडै भएछ है. आज चाहिँ अलिकति चाँडै भएछ. सबिनाजीहरूले चाहिँ हामीलाई कुर्नु भएको रहेछ, अलिकति चाँडै भएछ कि. भोलिदेखि पर्खिन्छु नि है. आज त्यस्तै भइहाल्यो, भोलिबाट पर्खिनु पर्ला. हुन्छ, कार्यक्रममा हुनुहुन्छ क कसलाई सम्झिने? धन्यवाद. अनि मेरो साथीहरू हुनुभयो रविना, नविना, बिना, सञ्जय, सरोज सागर, विज्ञान, अनि सलिना, रिना, अनि प्रतिमा, मुना, सविताको लागि भन्दै. हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु. नमस्कार. यति बेला तनहुबाट सबिना आउनुभएको थियो. हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्ना सम्झना सधैँ राखेर जानुहुन्छ. यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556-63-332 बाटो भएर. टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. अनि के छ मेघनाथजी, तपाईँको नानीहरू खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानुभयो? भर्खरै भएको, आज सँगसँगै भयो जस्तो छ होइन? अनि आजको दिन कसरी बिताउनु भएको छ तपाईँले? हजुर हजुर हजुर हजुर हजुर हुन्छ। कार्यक्रममा हुनुहुन्छ आज, कसलाई सम्झिने? धन्यवाद। हुन्छ मिन्नुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला रमापा बाट्य मेकनाथ न्यौपाने आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्ना सम्झना राखेर जानुहुन्छ। र कोही मित्र फेरि टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? शान्ति लामा भन्नुभयो? कहाँबाट भन्नुभयो? देवघाटीबाट। अनि के छ तपाईँको नयाँ नौलो खबर? बसी बस। अनि खाजा खानुभयो? अनि आजको दिन चाहिँ कसरी बिताइरहनु भएको छ नि? त्यतिकै घरमै बस्ने, रेडियो सुन्ने है? हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? तपाईँलाई धन्यवाद। नचिनेको भए पनि तपाईँको नि घर परिवारलाई हुन्छ। शान्तिजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला देवघाटबाट शान्ति लामा आउनुभएको थियो, आफ्ना आफन्तजन घर परिवारहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। अब पनि कार्यक्रम एउटा आधुनिक गीतलाई कार्यक्रम स्थान दिने पालो भइरहेको छ। मलाई जसले पनि किन रुवाउँछ, प्रमोद खरेलको सुमधुर आवाज रहेको छ यो गीतमा, अबको क्रममा तपाईँको लागि। मलाई जसले पानी किन रुवाउँछ, मलाई जसले पानी किन रुवाउँछ, सायद मेरा सुहाउँछ, मलाई जसले पानी किन रुवाउँछ। मलाई जसले पनि किन रुवाउँछ, प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको यो गीत हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, हामीले बजाउने आधुनिक गीत मार्फत आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। मिठा मिठा गीत भकाएर बजाएर तपाईँहरूको त्यो गर्मीको समयमा थोरै भए नि शीतल दिने हामी कोसिस गरिराखेका छौँ। 0555-63-332 र 0555-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराक एकबाट राम तामाङ। अनि के छ रामजी तपाईँको नयाँ नौलो खबर? ठिकै भन्नु पर्यो। अनि खासा खानुभयो? हाम्रो पनि भइसक्यो, आज सँगसँगै भयो जस्तो छ होइन? अनि आजको दिन कसरी बिताउनु भएको छ नि? बसी बसै छ। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ? पहिला हजुरलाई धन्यवाद, अनि घर परिवारलाई, अनि सीता लामा, रमेश, वीर, विकास, अनि राम भन्ने चिन्ने नचिन्ने सम्पूर्ण दादा, राम तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ रामजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार दादा। यति बेला कुराक एक बाट्य राम तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ सम्झना राखेर जानुहुन्छ। तै पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0555-63-332 र 33 बाट्य भएर। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? छिटो हिँड्ने रेसजी? हजुर हजुर। अनि के छ त लोथरतिरको नयाँ नौलो खबर? सबै ठिकठाक छ दादा, गर्मीले हिँड्नै नसक्ने भयो, रेस भनेको मात्रै हो, अहिले गर्मीले गर्दाखेरि अलिकति स्पिड घटाएर हिँड्दा रेसमा चाहिँ अलिकति चक्का जाम परेको छैन गर्मीले गर्दा? त्यही त, बढी तात्यो भने त फेरि बिग्रिन्छ नि त, त्यही भएर अलिकति स्पिड घटाएर हिँड्दा। अनि खासा खानुभयो? मैले त खास खाएँ दादा। खानु भएको छैन? कार्यक्रम सकिने लगतै खाने विचारमा हुनुहुन्छ? हाम्रो चाहिँ आज अलिकति चाँडै भएछ कि, श्रोताहरूले चाहिँ हामीलाई कुर्नु भएको रहेछ, अलिकति हाम्रो चाहिँ चाँडै भएछ। भोलिदेखि रेसी रेसी भोलिदेखि चाहिँ सँगसँगै खानुपर्छ है? होइन भनेको मैले भनेको ठाउँ ठाउँ अलग अलग भए पनि टाइम त एउटै भइहाल्छ नि भनेको कि। रेसजी हुनुहुन्छ, चाँडै आइहाल्नुहुन्छ नि, एकदम चाँडै आउनुहुन्छ, खाजा खाने भन्ने बित्तिकै फेरि एकदम रेसमा आउनुहुन्छ नि त, होइन? हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। अनि पदमपुरबाट आउनुभएको सर अधिकारी र घमन्द दादा, सुनातिर बिहारीबाट आउनुभएको तिर्मी स्वर दादालाई, अनि अन्तिमलाई रेस कुमार चेपा भन्ने सुन्ने नसुन्ने सम्पूर्ण साथीहरूलाई, अनि अर्पण एफएम होल हुन्छ। हुन्छ, रेसी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला लोथरबाट रेश कुमार चेपाङ आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो दादा, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति गाह्रो पऱ्यो नि त, बिर्सिनु त बिर्सेको होइन, अब सबैलाई सम्झिँदा सम्झिँदै हाम्रो श्रोताहरूले पनि तपाईँको नाम थाहा पाउनु पऱ्यो नि त, कहाँबाट को भन्नुभयो? कोराकबाट। कुन बाटुली कि बाटुली? अनि तपाईँ त धेरै दिन भयो त हराउनु भएको त, अनि तपाईँसँग त बोल्नै नपाएको त धेरै दिन भयो। हामी त होइन, तपाईँसँग चाहिँ सधैँ बोलिरहने, अनि एक दिन बिराउँदा नि कस्तो धेरै दिन जस्तो लाग्ने कि, कहिले काहीँ त अरू श्रोताहरूलाई पनि पालो दिनु पऱ्यो नि, होइन? अनि आजको दिन कसरी बिताउनु भएको छ? गर्मी बढिरहेछ, यस्तै छ होइन? अनि खासा खानुभयो? हाम्रो पनि भइसक्यो, आज सँगसँगै भयो जस्तो है तपाईँ र मेरो चाहिँ, होला होइन, टाइम चाहिँ एउटै होला होइन, ठाउँ ठाउँ ठाउँ अलग भए पनि टाइम चाहिँ एउटै होला होइन। हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। मेरो घर परिवार, अनि मेरो काठमाडौँ सोल्टिनेहरू, मेरो भाइ सन्तोष सन्देश, अनि दादाहरू कुबेर, अनि बाबराम, अनि मलाई बाटुली भनेर चिन्ने रान्छिनी सम्पूर्णलाई। हुन्छ बाटुलीजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते दादा। यति बेला कुराकबाट बाटुली आउनुभएको थियो, आफ्ना सम्झनाहरू राखेर गइसक्नु भएको छ, र हामीलाई सधैँ सम्झनुहुन्छ, हामीलाई सधैँ माया गर्नुहुन्छ। तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँलाई नै मिठा आधुनिक गीतहरू बजाउँदा बजाउँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आज कार्यक्रममा फोन गर्ने साथी हुनुहुन्थ्यो काठमाडौँबाट राधा, कुराकबाट सन्जुलामा, वर्षाबाट विज्ञान श्रेष्ठ, तनहुँबाट सबिना, ननापाबाट मेकनाथ नेउपाने, देवघाटबाट शान्ति लामा, कुराकेकबाट राम तामाङ, र लोथरबाट रेश कुमार चेपाङले फोन गर्नुभएको थियो, र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो कुराकबाट बाटुलीले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै, यो पृष्ठभूमिमा बजिरहेको दीपक लिम्बूको गीतलाई पृष्ठभूमिमा अगाडि सार्दै म तपाईँकै आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु, नमस्कार। तिमलाई माया गर्ने असम्मै हो एउटा, तिमलाई माया गर्ने समय हो एउटा मेरी माया, मेरी माया। रेडियो अर्पण 104